Sun namaste and welcome on this program. This is time for program Top of the Pop. Right now control room bada technically support pairheko chu technician partner Raj Paudel ko ani sundai hununcha radio arpan 104.5 megahertz. Okay, every Sunday after 3 PM Nepal Badi Samasar, you are listening radio arpan 104.5 megahertz and www.radioarpan.com.np program टप अफ द पप. टप अफ द पपमा हामी तपाईँको माझमा रहेर उत्कृष्ट टप 10 नेपाली पप सङ्घहरू प्ले आउट गर्ने गर्दछौँ. कुन सङ्घले निमिटी पाएको छ अनि कुन सङ्घ आउट भएको छ अथवा कुन सङ्घले कुन पोजिसन लिएको छ भनेर जान्नको लागि तपाईँ हामीसँग कार्यक्रम अवधिभर साथ सुनेर साथ दिनुपर्ने हुन्छ. मार्केटमा भर्खर मात्र आएका सङ्घ, जुन सङ्घ युट्युबमा बढी हेरिन्छ, सो सङ्घहरू काउन्टडाउनमा पर्ने गर्दछ. अझै भन्ने हो भने तपाईँले बोक्नुभएको मोबाइलको सिआरबिटी पिआरबिटीको आधारमा पनि नयाँ सङ्घलाई ऱ्याङ्किङ गर्ने गर्दछ प्रोग्राम टप अफ द पपले. वेल फ्रेन्ड, आज पनि मसँग उत्कृष्ट टप 10 नेपाली सङ्घहरू रहेको छ. यति बेला भने प्रोग्राम टप अफ द पपमा नम्बर 10 रहेको सङ्घ प्ले आउट गर्ने बेला भइसकेको छ. आज नम्बर 10 रहेको छ उत्सव नेपालको भोकलमा रहेको सङ्घ औधी माया. अनिल स्थापितको लिरिक्स, कल्याण सिंहको म्युजिक अनि गोपाल रसाइलीको एरेन्ज रहेको यो सङ्घ लास्ट विक नम्बर 8 पोजिसनमा थियो. आज 2 स्टेप डाउन हुँदै नम्बर 10 आएको छ. अबको क्रममा टप अफ द पपको नम्बर 10 रहेको सङ्घ औधी माया नम्बर 10. थाहै पाएनौ तिमीले औधी माया गरे कि मैले, त्यसैले कदर गरिनौ तिमीले जितेको बाजी हारिरहे. थाहै पाएनौ तिमीले सुनाउन न सके कि ओके. उत्सव नेपालको भोकलमा रहेको सङ्घ औधी माया नम्बर 10 थियो. तपाईँको मासमा प्ले आउट गरे, ब्याकग्राउन्डमा पनि बजिरहेको छ भने अब नम्बर 9 लाग्नुपर्ने हुन्छ. आज नम्बर 9 रहेको छ तृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ खनी हो यामो. रिभल क्रिएसनले मार्केटमा लिएर आएको यो सङ्घ लास्ट विक नम्बर 7 पोजिसनमा थियो. आज 2 स्टेप डाउन हुँदै नम्बर 9 आएको छ. अबको क्रममा टप अफ द पपको नम्बर 9 रहेको सङ्घ खनी हो यामो नम्बर 9. डोको ठाइमा हाँसोली म पनि जान्छु तिमी सँगै, म पनि जान्छु रे. खानी हो यामु ए कान्छा, खानी हो यामु ए, खानी हो यामु ए कान्छा, खानी हो यामु. I know. masamay say gumti gumay bagahilanu re ma pani janchu timi sangai ma pani janchu re ani hoyamu e kancha khani hoyamu e khani hoyamu e Krishna Guru ko vocal ani music ma raheko song top of the pop ko number 9 ko song khani hoyamu pachi aba number 8 tarpha lagnu parne huncha aaj number 8 ma raheko cha Manisha Pokhrel ani Raj Tamang ko vocal ma raheko song झ्या परोकी है म्युजिक लिरिक्स राज तमाङको रहेको छ भने सञ्जय हमालले एरेन्ज गर्नुभएको यो सङ्ग बेस्ट अफ राज एल्बमबाट लिएको हो जुन सङ्ग चाहिँ लास्ट विक न्यू इन्टी पाएर नम्बर 10 थियो आज टु स्टेप अप हुँदै नम्बर 8 आएको छ अबको क्रममा टप अफ द पपको नम्बर 8 रहेको सङ्ग झ्या परोकी है नम्बर 8 बनि यही भेटु आजलाई भन्दो के हो न भोलि पनि यही भेटु आजलाई भन्दो के हो न छप्पै रोक्यौ मलाई देखेर बाटैमा पार्यौ जा चिन्नु न जान्नु केले चाहियो तिमलाई मेरो नाम चिन्नु न जान्नु केले चाहियो तिमलाई मेरो नाम तिमी किसकाको मैले नि आउन गरु तिम्रो र मेरो माया र पिरती तिम्रो मेरो माया र पिरती ओके झ्याप फरोकी ब्युटिफुल डान्स नम्बर राज तमाङ एन्ड मनिषा पोखरेल भोकलमा चाहिँ नम्बर 8 रहेको थियो तपाईँको माझमा आउट गरेको छु अब नम्बर 7 पनि लाग्छ आज नम्बर 7 रहेको छ फराज अर्पण अनि इन्दिरा जोशीको भोकलमा रहेको सङ्ग महसुस गर म्युजिक लिरिक्स फराज अर्पणको रहेको छ भने लास्ट विक न्यू इन्टी पाएर नम्बर 9 थियो आज टु स्टेप अप हुँदै नम्बर 7 आएको छ अबको क्रममा टप अफ द पपको नम्बर 7 रहेको सङ्ग महसुस गर नम्बर 7 बल्छिँदैछन् छाती मेरो बोल्दैछ छाती मेरो बोल्दैछ तर तिमी भने बुझ्दैनौ महसुस गर महसुस गर महसुस गर महसुस गर तिमी मेरो माया महसुस गर तिमी मेरो व्यथा महसुस गर तिमी महसुस गर बाई अर्पण फराज एन्ड इन्दिरा जोशी

मिलन मात्रको आवाजमा रहेको सङ्ग आवाज दिएपछि अब नम्बर फोरतर्फ लाग्नुपर्ने हुन्छ। नम्बर फोरमा रहेको सङ्ग पनि सुन्नुपर्ने हुन्छ। आज नम्बर फोरमा रहेको छ भोकल म्युजिक एरेन्ज बाई विनय के टु मायामा घाती। यस लिरिक्स कौशल्य अधिकारीको रहेको छ भने एल्बम आरोही म्युजिक हन्टर टूबाट लिएको यो सङ्ग लास्ट विक नम्बर सिक्स पोजिसनमा थियो, आज टु स्टेप अप हुँदै नम्बर फोरमा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर फोरमा रहन सफल सङ्ग मायामा घात नम्बर फोर। फेरि माया लाउदिन म झुटा तिम्रा बाचाको सम अनि सम्झनामा आउदिन म मायामा घात गर्यो फेरि माया लाउदिन म झुटा तिम्रा बाचाको सम अनि सम्झनामा आउदिन म मुटु दिन सक्छु बरु माया दिन सक्दिन म तिमीले मेरो भने पनि तिम्रो हुन सक्दिन म आँसु पिउने बानी परिसक्यो सुख पाउने जिन्दगीको आशै मरिसक्यो हाँसी हाँसी। वेल विनय केटीको भोकलमा रहेको सङ्ग मायामा घात नम्बर फोर पछि अब नम्बर थ्रीको सङ्ग पनि सुन्नुपर्ने हुन्छ। आज नम्बर थ्रीमा रहेको छ हेर्दा हेर्दै बाई सरिता पराजुली फिट बाई ऱ्यापर राजीव सिंह। अर्जुन तिवारीको लिरिक्स हेर्दा हेर्दै एल्बममा समावेश गरिएको यो टाइटल सङ्गमा एरेन्ज गर्नुभएको छ किरण तुलाधरले। म्युजिक रहेको छ विक्रम थापाको। लास्ट विक नम्बर थ्री पोजिसनमा थियो, आज नम्बर टू पोजिसनमा थियो, आज वान स्टेप डाउन हुँदै नम्बर थ्रीमा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर थ्रीमा रहेको सङ्ग हेर्दा हेर्दै नम्बर थ्री। ऱ्यापर राजीव सिंह एन्ड सरी तपर्जप्रति भोकाल सङ हेर्दा हेर्दै नम्बर थ्री पछि अब नम्बर टूतर्फ लाग्छु। आज नम्बर टूमा रहेको छ कर्मा लामाको भोकल म्युजिक एन्ड लिरिक्समा रहेको सङ्ग मुस्कान। लास्ट विक नम्बर थ्री पोजिसनमा थियो, आज वान स्टेप अप हुँदै नम्बर टूमा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर टूमा रहेको सङ्ग मुस्कान नम्बर टू। कर्म लामाको भोकल अनि म्युजिक लिरिक्स मुस्कान ब्याकग्राउन्डमा बजिरहेको छ र ब्याकग्राउन्डमा नै बजिरहन्छ केही बेर किनभने अब हामी प्रोग्राम टप अफ द पपलाई रिक्याप गर्छौँ एकपटक। आज नम्बर टेनमा रहेको थियो उत्सव नेपालको भोकलमा रहेको सङ्ग औदिमाया। नम्बर नाइनमा तृष्णा गुरुङको खानी हो यामो। नम्बर एटमा झ्यापो रोकिय रुकिए राज तमाङ एन्ड मनिषा पोखरेलको भोकलमा रहेको सङ्ग थियो भने नम्बर सेभेनमा फराज अर्पण इन्दिरा जोशीको भोकलको सङ्ग महसुस गर। त्यस्तै गरी नम्बर सिक्समा लोकेश गुरुङको भोकलमा रहेको सङ्ग पूर्णिमाको चन्द्रमालाई टू। नम्बर फाइभमा मिलन मातेको आवाज देव रहेको थियो भने नम्बर फोरमा मायामा घात विनय के टूको रहेको थियो। त्यस्तै गरी नम्बर थ्रीमा हेर्दा हेर्दै सरी सरिता प्रजापति एन्ड र्याफर राजीव सिंहको हेर्दा हेर्दै रहेको थियो भने नम्बर टूमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ कर्मा लामाको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग मुस्कानमा. वेल फ्रेन्ड, अब भने तपाईँको माझबाट टाटा बाई बाई गर्नुपर्ने बेला भएको छ र तपाईँले वेट गरेर बस्नुभएको नम्बर वानको सङ्ग पनि प्लेआउट गर्ने बेला भइसकेको छ. जाँदा जाँदै तपाईँको लागि यो सङ्ग त प्लेआउट गर्छु नै. यति जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो. सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच. मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि थ्याङ्क यू भेरी मच भन्दै नम्बर वानको सङ्ग डाँडा पारी चुचुरे हिमाल भोकल म्युजिक लिरिक्स बाई कमाल मान स्विङ एरेन्जर मोहित मुनाल रहेको छन् भने लास्ट विक पनि नम्बर वान पोजिसनमै थियो. आज पनि वान पोजिसनमै रहेको यो सङ्ग तपाईँको माझमा प्ले आउट गर्दै रेडियो अर्पण 104.5 मेगाहर्ज प्रेजेन्स प्रोग्राम टप अफ द पपबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ छुट्टिन्छु. हवस् त, नमस्ते, हेभ अ ग्रेट टाइम. नम्बर वान. गडबारी चुचुरे हिमाली देउन कुसुमे रुमाउ आकाशमा चिल उड्यो त्यो मन कता झुल्यो हे माया मन हो यो दुःख छ लाखो माया ला छैन नभना हे माया मन हो यो दुःख छ लाखो माया हो ला छैन नभना जब हुन्छ सुरे अस्त अनि हुन्छ हार्ने मस्त हे माया मन हो यो दुःख छ लाखो माया ला छैन नभना हे माया मन हो यो दुःख छ मनोरञ्जनका लागि सुनो हजुर अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा. केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ. साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ. सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर बकुल्लर प्रोप्राइटर राज श्रेष्ठ. मोबाइल नम्बर 9840508572 र 9840549280. साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ. अर्पण टाइम चेन्ज अहिले अपराह्नको 4 बज्यो. यस अर्पण टाइम चेकको साथमा टाढी